नमस्कार अनि हार्दिक स्वागत कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर हामीले बसाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँको त्यो तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, व्यस्त त काममा गएर घर फर्किरहनु भएको छ, मोबाइलको सेटमा भएर पनि रेडियो अर्पण सुनिरहनु भएको छ भने मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँको थोरै भए पनि थकान मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। को मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् त उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। धन्यवाद रेसलाई घमण्डलाई कुमारलाई विजयलाई देवेन्द्र बोरालाई अर्पणेसी बोलिनीलाई र कल्पना तामाङलाई। हुन्छ सरोजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला पदमपुरबाट सरु अधिकारी आउनु भएको थियो। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म दार्जिलिङबाट। के नाम के भन्नुभयो? म पहिला पनि आउँथे नि त। अलिकति कहाँबाट भन्नुभयो अरे? दारी चोकबाट भन्नुभयो? दारी चोक छ, इच्छा कामनाबाट। इच्छा कामनाबाट। अनिता होइन, सिमरन। हजुर सिमरन, के छ तपाईँको नयाँ नौलो खबर? ए सबै ठिक छ मेरो त, अनि तपाईँहरूको? हाम्रो पनि सबै ठिक छ। तपाईँ त धेरै दिन हराउनु भयो त सिमरनजी। हराएको होइन, यसो साथीहरूलाई पालो दिएको भन्नु। साथीहरूलाई पालो दिएको। अनि तपाईँको दिन के कसरी बितिरहेको छ सुनाउनुहोस्। यस्तै बसी बसाइ भन्नुपर्छ दादा। बसी बसाइ, कतै घुम्नु त भएको छैन नि? नै घरमै बस्नुहुन्छ, रेडियो अर्पण सुन्नुहुन्छ है? हजुर। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि फोन उठाउने दादालाई, अनि मेरो गरिबेडा बस्नु भएको दिदी भेनाजुलाई, अनि मेरो बुवा मम्मी दाई भाउजू, अनि मेरो साथी अनिता, र विशेष गरी मेरो नयाँ साथीहरूको लागि, र जसले मलाई सिमरन भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि। हुन्छ सिमरनजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामना दारे चोकबाट सिमरन आउनु भएको थियो। तपाईँ पनि टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। तपाईँ आफ्नो घरदेखि टाढा हुनुहुन्छ, कतै गएर बस्नु भएको छ भने आफ्नो आफन्तहरूलाई सम्झिन मन लागेको छ भने 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा प्रजा। अनि के छ ताराजी, तपाईँको नयाँ नौलो खबर? ठिकै छ, हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, तपाईँहरूको माया ममता पाएछ, भेटी भने त पुरै भएन नि। अनि आजको दिन के कसरी बितिरहेको छ तपाईँको सुनाउनुहोस्। बसी बस्छौ होइन? अनि खाना भयो कि नै? भएको छैन। हुन्छ, हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। म त भण्डारातिर आउने भनेको आज। हुन्छ, म कार्यक्रम सकिन लगतै आउँछु है, मलाई भण्डारा चोकमै कुरेर बसिरहनु। हुन्छ दाराजी, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? हजुरलाई धन्यवाद। मलेसियामा हुनुहुन्छ मेरो दादाहरू, मिलन पर्दा, वसन्त पर्दा, र अनि भाइ सौदीमा हुनुहुन्छ, सुशील पर्दा, अनि मेरो बहिनी मेरो बहिनी अनि त्यसपछि यहाँ एउटा मेरो साथी छ होइन माया परिवार, उसको लागि मेरो बहिनी सारा अनि छोराछोरी सबै सबैको लागि दादा। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, सम्पूर्णको लागि तारा पर्जा भनेर चिनिन्छ सम्पूर्णको लागि। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्जा आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना पनि राख्नुहुन्छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? चैनपुरबाट। के भन्नुभयो? अविना तिमल सिन्हा। अनि के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना खानुभयो? खाना भएको छैन। अनि आजको दिन के कसरी बिताउनु भयो सुनाउनुहोस्। गर्मी छ, बसी बसौँ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, आजको कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला चैनपुरबाट अविना तिमल सिन्हा आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ 055-63-332 र 055-63-333 बाटो भएर। अब भने कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ र भाका राखौँ, यो सुमधुर आवाज छ, आवाजमा सजिएको भाका राखौँ। अब तपाईँको अब क्रममा तपाईँको लागि परेको त्यही पानीमा रुझेको खै त सानो तिमीले मेरो मनको कुरा बुझेको आज यतै बसौँ, आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। सिम सिम पानी परेको त्यही पानीमा रुझेको खै त सानो तिमीले मेरो मनको कुरा बुझेको आज यतै बसौँ, आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। जब तिमलाई भेटे मैले मलाई के घोसानु आज यतै बसौँ, आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। मेरो मनको कुरा बुझे तिमी मात्रै घोसानु, जब तिमलाई भेटे मैले मलाई के घोसानु आज यतै बसौँ, आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। आज यतै बसौँ, पिरातिले भेरौँला फिल्म हेरौँला। आज यतै बस्छौँ, पिरातीले बेरौँला फिल्म हेरौँला, यो सुमधुर मिठो भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ, 0556 63 332 र 0556 63 333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी भएन हाम्रो, र कोही मित्र फेरि टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निर्मल। निर्मलजी के छ तपाईँको नयाँ नयाँ खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले धेरै माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो झन् ठिकै हुने भएन नि। हजुर, अनि आजको दिन के कसरी बित्यो सुनाउनुहोस्। निर्मलजी कार्यक्रममा अहिले फोन गर्नुभएको थियो मकवानपुरबाट निर्मलले, उहाँसँग राम्रो कुराकानी गर्न सकेनौँ, टेलिफोनको गडबडीको हुनसक्छ, केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333 यो नम्बर भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी चारबाट गणेश भट्ट। अनि गणेशजी तपाईँले खाना खानुभयो? खाँदै हुनुहुन्छ, खाँदै पनि कार्यक्रम पनि सुनिरहनु भएको छ होइन? हजुर, अनि आज कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने? धन्यवाद। गणेश भट्ट भनेर चिन्न नचिन्ने सम्पूर्णको लागि हुन्छ, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ, तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझमा। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट कृपा गुरुङ। अनि के छ कृपाजी तपाईँको नयाँ नौलो खबर? ठिकै छ, तपाईँ मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो, तपाईँ र मेरो चाहिँ पहिलोचोटि कुराकानी हुँदैछ जस्तो लाग्यो कि। तपाईँलाई चाहिँ रेडियो अर्पण 104.5 MHz धेरै धेरै स्वागत छ। फेरि मैले स्वागत गरेपछि भाग्नु भएन नि पछिल्लो दिनहरूमा त। हुन्छ, कार्यक्रममा हुनुहुन्छ आज कसलाई सम्झिने? धन्यवाद। अनि मेरो घर परिवार, अनि मेरो साथीहरू भन्नुपर्दा सदिच्छा, समिसा, सोनिमा, अनि अम्बिका, अनि अनिसा, अनि मलाई कृपा भनेर जो सुन्नुहुन्छ, अनि सम्पूर्णको लागि हुन्छ। कृपाजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट कृपा गुरुमा आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। पनि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ, यो मिठो भाका अब क्रममा तपाईँको लागि। सिन भैया छरा पानी तिम्रै झलको तिम्रै छ सपनी, फुलको डाली नुग्दैछ, फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ, मिलन हुन्छ कि भैया छरा पानी तिम्रै झलको सपनी, फुलको डाली नुग्दैछ, फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ, मिलन हुन्छ कि फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि आजै पनि आस लाग्छ मिलन हुन्छ कि फुलको डाली लुक्दैछ भुइँलाई छुन्छ कि अझै पनि आश लाग्छ मिलन हुन्छ कि यो मिठो भाका हामीले सुनिसकेका छौँ। तैपनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ र हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ, तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि टाढै राख्ने कोसिस गरिराखेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर पनि सम्बन्ध विच्छेद भएको छ, फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? परियाकोटदेखि दिनेश। हजुर। अनि के छ दिनेश जी तपाईँको नयाँ नौलो खबर? एकदम ठिकठाक छ भन्नु पऱ्यो। एकदम ठिकठाक हुनुहुन्छ? हजुर। अनि खाना भयो कि नाइ? भएको छैन। भएको छैन हजुरको? हाम्रो पनि भएको छैन। मैले चाहिँ दिनेशजीलाई कुरेको कि सँगै खानुपर्छ भनेर। हजुर म दिनेशजी सँगै खानुपर्छ है आज चाहिँ। हुन्छ हुन्छ हजुर आउनुहोस् न। भइहाल्छ नि, म आएर बस्छु अनि सँगै खानुपर्छ है। भइहाल्छ। अनि आजको दिन के कसरी बित्यो तपाईँको सुनाउनुहोस्। बसी बस्छ है। हुन्छ कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्राविधिक दाईलाई, अनि मेरो घर परिवारलाई, अनि मेरो मामा माइज्यू निर्मला दिदी, अनि त्यसपछि खोराकमा बस्ने सुष्मिता बहिनीलाई, अनि त्यसपछि परमेला बहिनीलाई, अनि त्यहाँ आइतराम भाइलाई, अनि सुभराज सुभराज, अनि त्यसपछि अनिता, अन्त सनिता, अनि मेरो घरको के अरे मेरो अङ्कलको घर परिवार, मलाई चिनी नचिनी सम्पूर्णलाई। हुन्छ दिनेशजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला परियाकोटबाट दिनेश आउनुभएको थियो, आफ्ना आफन्त जुन इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ, हामीलाई पनि सधैँ माया ममता गर्नुहुन्छ, सम्झनाहरू पनि राख्नुहुन्छ। र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कोही मित्रलाई नमस्कार गर्न नपाउँदै भाग्नु भएको छ सायद, नमस्कार देखेर चाहिँ उहाँलाई अलिकति टाढै भाग्नुपर्छ जस्तो लाग्छ। केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63332 र 33 को बाटो। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, व्यस्त भएर घरमा आउनुभएको छ, खाना खाँदै भए पनि हामीलाई सुनिराख्नु भएको छ, र मोबाइल सेटबाट भए पनि हामीलाई सुनिराख्नु भएको छ। जे जहाँ हुन्छ, जे अवस्थामा हुनुहुन्छ, तपाईँले अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। अन्ताजी के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ हजुर। अनि तपाईँ त धेरै दिन, तपाईँसँग त धेरै दिन भयो नि त कुराकानी गर्न नपाएको। ए सुनेर नि साथ दिनुहुन्छ। अनि के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ। अनि आजको दिन के कसरी बित्यो सुनाउनुहोस्। बसी बसाउ। हुन्छ कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? अनि फुलुथान दादालाई, अनि कुन्डर बस्ने हजुरआमा अङ्कल आन्टी, अनि गरी भाइ बस्ने दिदी भेना, अनि दाई भाउजूहरू, अनि नयाँ साथीहरूका लागि, अनि अघि फोनमा बोल्ने श्रीमललाई, अनिता भनेर चिन्ने नचिने सम्पूर्णको लागि हुन्छ अन्ताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो र आफ्ना आफन्त इष्टमित्रलाई सम्झेर गइसक्नु भएको छ। हामीलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएन। यही क्षण तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। 0555-63-332-33 बाटो भएर तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। मिठा मिठा लोक भाका भएर यो तपाईँको थकानलाई टाढै भगाउने कोसिस गरिराखेका छौँ, लोकदोहोरी भाकाहरू कार्यक्रममा स्थान दिइराखेर। र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि उहाँसँग पनि कुराकानी गर्न पाएनौँ हामीले। र केही छैन, तपाईँ दिनभर व्यस्त भए पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने यो आशा अनि विश्वास राखेको छु। तपाईँले हामीलाई फोन नगरे पनि सुनेर साथ दिनुहुन्छ भनेर यो आशा र विश्वास हामीले सधैँ राखिरहनेछौँ। र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झना राख्न चाहनुहुन्छ भने 0555-63-332-33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? रेशजी हुनुहुन्छ? अनि के छ तपाईँको नयाँ नौलो खबर रेशजी? रेशजीलाई बिर्स्यो भने त अनि हामी के कुन कुन कुरा चाहिँ सम्झिने त रेशजी? तपाईँलाई त बिर्सिने कुरै भएन नि रेशजी। रेशजी तपाईँलाई बिर्स्यो भने चाहिँ जुनै पनि ठाउँमा ढिलो पुगिन्छ कि, त्यही भएर म तपाईँलाई चाहिँ सम्झिरहन मन लाग्छ। हजुर, अनि खाना भयो कि नाइ? भएको छैन। हाम्रो पनि भएको छैन। तपाईँहरूसँग नबोलिकन त खाना खानै मन लाग्दैन। हजुर लागिहाल्छ होइन, अब रेस चाहिँ भएपछि त अलिकति छिटो आइहाल्छ नि होइन, छिटो भइहाल्छ नि अरूभन्दा त। अनि हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि राज दादालाई, विष्णु दादालाई, अनि रिजन दादालाई, अनि प्रतीक्षा दिदीलाई, अनि राम आचार्य दादालाई, अनि हाम्रो मकनपुरमा रहने दिपबहादुर चेपाङ, सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, अनि बमबहादुर चेपाङ, बेलबहादुर चेपाङ, दयबहादुर चेपाङ, अनि पदमपुरबाट आउनुभएको पूर्व अधिकारी, अनि भमन्द दादा, अनि देवेन्द्र बोहरा दादालाई, अनि अन्तिम मलाई रेशकुमार चेपाङ भनेर साथीहरूलाई अनि अर्पण एफएम हो। हुन्छ रेशकुमारजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। यति बेला लोथरबाट रेशकुमार चेपाङ आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना पनि राख्नुहुन्छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट। कुराकबाट के भन्नुभयो? सोनम। कुराकबाट सोनम। हजुर, अनि के छ सोनमजी, तपाईँको नयाँ नौलो खबर? ए राम्रो छ दादा, एकदम राम्रो छ। अनि आजको दिन के कसरी बित्यो तपाईँको? ए पढ्दै दादा। पढ्दै बित्यो होइन? अनि खाना भयो कि नाइ? दादा खाना भएको छैन। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, आज कसलाई सम्झिने? हजुरको लागि धन्यवाद। फोन उठाउनु दादा लागि, मेरो बाबा लागि, ठुलो आमा लागि, आमा बुवा, बहिनीहरू, प्रेम प्रजल कुमार, प्रवीण, तिलक, तिलक प्रेम, सरोज, अन्तिममा चाहिँ सुनम भनेर नचिन्ने सम्पूर्णको लागि होइन। हुन्छ सुनमजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। नमस्कार। यति बेला कोरकबाट सोनम आउनुभएको थियो र हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। र तपाईँसँगै कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि फेरि साँझ 7 बजे तपाईँसँगै कुराकानी गर्न उपस्थित हुने नै छौँ। र आज कार्यक्रममा आउनुभयो पदमपुरबाट सर्व अधिकारी, इच्छा कामना दारेचुकबाट सिमरन, भण्डाराबाट तारा प्रजा, चैनपुरबाट अबिना, तिमल सिन्हा आउनुभएको थियो र मकनपुरबाट निर्मल थिङ आउनुभएको थियो, जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो, इच्छाकामनाबाट कृपा गुरुङ आउनुभएको थियो, परेवाकोटबाट दिनेश आउनुभएको थियो, इच्छाकामनाबाट अनिता आउनुभएको थियो र लोथरबाट रेशकुमार चिपाङ आउनुभएको थियो। अन्तिममा हामीलाई कुराकबाट फोन गर्ने साथी हुनुहुन्थ्यो, सोनमले फोन गर्नुभएको थियो र कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै आजको यो कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलाबाट म दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। गाउँ घर समाजको दर्पण सुन्नु हो।